सागर भइरही दिन्छ कहिले छल भई उर्ली दिन्छ सम्हाल्नै गाह्रो भोजन बहकिनी मन बहकिनी मन बहकिनी एक्लो यात्राको भर नहुने भो यो एक्लो यात्राको भर नहुने भो आफ्नो भन्ने त्यस्तो कुनै घर नहुने भो यो एक्लो यात्राको भर नहुने भो आफ्नो भन्ने त्यस्तो कुनै घर नहुने भो थकाई लाग्दा सुस्ताउँदा मनको मान्छे खोज्छ यो मन थकाई लाग्दा सुस्ताउँदा मनको मान्छे खोज्छ यो मन यो एक्लो यात्राको भर नहुने भो आफ्नो भन्ने त्यस्तो कुनै घर नहुने भो थकाई लाग्दा सुस्ताउँदा मनको मान्छे खोज्छ यो मन अब फकिर भई हिँड्ने रहर नहुने भो अब फकिर भई हिँड्ने रहर नहुने भो बाटो हिँड्ने बटुवालाई बाटो हिँड्ने बटुवालाई बस दिन सक्छौ सकिनु आधी हुरी असिनाले छुटिदा उत दिन सक्छौ सक्दिन बाटो हिँड्ने बटुवालाई बस दिन सक्छौ सकिनु आधी हुरी असिनाले छुटिदा उत दिन सक्छौ सक्दिन ओ साइनी उत दिन सक्छौ सक्दिन बाटो हिँड्ने बटुवालाई मैले यहाँसम्मको जिन्दगी एक्लै बाँची हेरेँ लामा लामा बाटाहरू एक्लै हिँडी हेरेँ अनकौँ अनकन्ठार कोपचेराहरूबाट एक्लै एक्लै पारी पुगेको अनुभव सङ्गाली हेरेँ यहाँसम्मको यात्रामा मैले बाटाहरूमा अनेकौँ मान्छेहरू भेटेँ कति भेटिएर छुटि गए कति छुटिएर भेटिएनन् परिणाम त जिन्दगी शेषरहित भाग भइदियो जसको अभ्यास हामी चार पाँच कक्षातिर गर्थ्यौँ आउनेहरू उसै गरी गइरहेको हेरिरहँदा मलाई लाग्यो ती सबै सबै बाटो कटाउने मेसो मात्रै त रहेछन् केही छिन बोली मिसाए जस्तो केही दिन मन बिसाए जस्तो सायद रित नै रहेछ क्यारे जिन्दगीको दो बाटोहरूमा भेटिएकाहरू चौ बाटोहरूमा छुटी जाने खोल्साहरू गाभिएर बनेको खोलो पुच्छारतिर पुगेर सुके जस्तै जिन्दगीमा पनि केही सम्बन्धहरू आफै सुकि जाँदा रहेछन् अनि कुखुरी कहाँ भनेर सुरु भएको लोक कविता खोइ खोलो सुक्यो भनेर अन्त्य भए जस्तो कुन्य कहाँ कहाँबाट यात्रामा सामेल हुन आइपुगेका थिए केही मान्छेहरू मैले राम्ररी भ्याउनै पाइनँ केही मान्छेहरू त आएको जस्तो मात्रै लाग्दा लाग्दै फर्किएर पर पुगिसकेका हुन्थे उनीहरूसँग न बात मारियो न त चिनारी नै साटियो हावाको झोकासँगै गरी आए अनि गए पनि उसै गरी मैले त्यही हावाको झोकामा मनको चङ्गा उडाउने चेष्टा गर्नु उपयुक्त ठानिन पनि यसै यसै गरी अघि बढेछ जिन्दगीको यात्रा हतारिँदा हतारिँदै जिन्दगीको भागदौड चोर पुलिस खेले जस्तै भइदिएछ सधैँ म जुन खुसीहरू भेटाउन पाउन खोज्छु ती खुसीहरू सधैँ मबाट भागिरहे मात्रै हिँड्दा हिँड्दै भौतारिँदा भौतारिँदै घिस्रिँदा घिस्रिँदै थाकिरहँदा यति बेला भने म यस्तो थुम्कोमा आइपुगेँ कि यहाँबाट मुनतिर टाउको फर्काएर आफू यसअघि हिँडेका बाटोहरू पनि हेरिरहेछु अनि अब पुग्नुपर्ने टाकुरो पनि जिन्दगीको यो थुम्को सम्मको यात्रा जति कष्टप्रद रह्यो त्यो भन्दा पनि अगाडि टाकुरोसम्मको बाटो झनै जटिल लागिरहेछ मलाई। मैले धेरै धर्मग्रन्थहरू पल्टाएर हेरेँ, ती सबैले एउटै कुरामा जोड दिइरहे कि मान्छे एक्लै बाँच्नु सहज छैन, एक्लै बाँच्नु सहज असम्भव नहोला तर सहज छैन। ती सबै धर्मग्रन्थहरू यही भन्थे, तिनीहरू भन्थे मान्छेको उत्पत्ति जति बेला गरियो त्यति बेला पुरुषसँगै महिलाको पनि उत्पत्ति भयो, महिलाको पनि विकास गरियो। यसको यही अर्थ थियो मान्छे एक्लै बाँच्न सहज छैन भन्ने नै। मैले त्यही बुझेँ, कोही न कोही जीवनसाथी त हुनैपर्छ जसले जीवनभर साथ दियोस्। प्राय मान्छे जुनसुकै कुराहरूको पनि आफू अनुकूल अर्थ लगाइदिँदो रहेछ। हुनसक्छ मैले पनि त्यस्तै गरेँ। मैले जिन्दगीसँग धेरै पटक एकहोरो साउती मारेको छु र अब तिमीसँगको सहयात्राले जिन्दगी नामको शब्दमा आवाज भर्न चाहन्छु। म अझ सजिलोसँग भन्दा तिम्रो स्वीकृतिमा जिन्दगीको यो यात्रा सँगै अघि बढाउन चाहन्छु। म यी ढुङ्गा यी माटो हामी पनि बाँची हेरौँ, यी ढुङ्गा यी माटो हामी पनि बाँची हेरौँ, सँगै हिँड्न मिल्ने बाटो हामी पनि बाँची हेरौँ। यी ढुङ्गा यी माटो हामी पनि बाँची हेरौँ, सँगै हिँड्न मिल्ने बाटो हामी पनि बाँची हेरौँ। एक्ला एक्लै हिँडिरहँदा साँच्चै आत्तेस लाग्दो रहेछ, जिन्दगीको अर्को पाटो हामी पनि बाँची हेरौँ, जिन्दगीको अर्को पाटो हामी पनि बाँची हेरौँ। सँगै सँगै घाम तापौ जुठेल्नुमा बिहान खस्ता, जिन्दगी हो मन मिले के हुन्छ र प्रीति गाँसुदा। ओ सँगै सँगै घाम तापौ जुठेल्नुमा बिहान खस्ता, जिन्दगी हो मन मिले के हुन्छ र प्रीति गाँसुदा। ढिकी कुर्दा जातो पिन्दा साथ दिन सक्छौ सक्दिनौ, ढिकी कुर्दा जातो पिन्दा साथ दिन सक्छौ सक्दिनौ, मनमा पिरको काँडा भिज्दा फिर झिक दिन सक्छौ सक्दिनौ, ओ साइली फिर झिक दिन सक्छौ सक्दिनौ। बाटो हिँड्ने बटुवालाई हिँड्दै गर्दा बाटोमा ठेस लाग्यो भने त्यति बेला उठाउने मान्छे खोज्दो रहेछ मन, थकाइ लाग्यो भने त्यति बेला पसिना पुसिदिने मान्छे खोजिदिँदो रहेछ मन, अनि कहिलेकाहीँ खेल बिच्दाखेरि काँडा झिकिदिने मान्छे पनि खोजिदिँदो रहेछ मन। प्रेमले प्रेम बाहेक केही माग्दैन भने पनि समय क्रमसँगै त्यसले अरू पनि थुप्रै थुप्रै कुराहरूको माग गर्दो रहेछ। आखिर जिन्दगी भनेकै सम्झौताको अर्को एक अध्याय नै हो। जति जति जिन्दगीका पानाहरू पल्टिँदै जान्छन् उति उति नयाँ नयाँ जटिलताहरू देखिँदै जान्छन्, अनि तिनै जटिलताहरूको हल गर्दा गर्दै जिन्दगीको डाँडा माथिको घाम बहिसक्दो रहेछ जिन्दगी। जीवनसाथी भनेको जवानीको आवश्यकता र बुढेसकालको अनिवार्यता हो भनेर खै कुन्नी कहाँ पढेँ मैले यो वाक्य मनमा यसरी बिज्यो कि जिन्दगी बाँच्ने मेरो धारणालाई यसले एकैपटक 180 डिग्रीको फन्कोमा घुमाइदियो, अनि त ओल्लो छेउको म 81 पल्लो छेउमा पो पुगेँ। तब न सुरु भयो सपना देख्ने मेरो सिलसिला। जब सपना देख्न थालिन्छ नि तब पो मजा आउँदो रहेछ जिन्दगी बाँच्न। प्रेममा झन् अनेकन अनेकन सपनाहरू देख्दो रहेछ मान्छे। सपना विहीन मान्छे त बीच सडकमा उभ्याइएको शालिक जस्तो मात्रै पो हुँदो रहेछ। हेर्दा मान्छे जस्तै तर सजीवताको अंश बिल्कुल सुन्ने। हुन त कहिलेकाहीँ शालिक पनि मान्छे जस्तै लागिदिन्छ। विजय कुमारको खुसी पुस्तकमा एक ठाउँ लेखिए अनुसार पति स्वर सम्राट नारायण गोपाल बितेको केही समयपछि पत्नी पेमलालाई विजय कुमारले सोधेका थिए, रे भाउजू दाईको शालिक भएको चोकबाट हिँडिरहँदा तपाईँलाई कस्तो लाग्छ? अनि पेमलाले भन्नुभएको थियो, रे थाहा छ त्यो ढुङ्गाको एउटा निर्जीव शालिक मात्र हो, ऊ होइन, तर पनि पानी परेको दिन जब म त्यो बाटो हिँड्छु उसलाई गएर छाता उडाइदिन मन लाग्छ। उहाँले भने जस्तै अनेक तर्कनाहरूले कहिलेकाहीँ शालिकहरूमा पनि सजीवताको महसुस गराइदिन्छन्, तर पनि सत्य कहाँ त्यस्तो छ र? सत्य सत्य नै हो, त्यो बिल्कुल फरक भइदिन्छ मान्छेको भावनात्मक स्वर कल्पनाहरूभन्दा। मैले अचेल सिकेको छु सपनाको बस्ती बसाल्न। जब रहरका झुप्रोहरू एकपछि अर्को गर्दै उभिन थाल्छन् नि, तब सपनाको बस्ती आफै बस्दो रहेछ। म जब जब तिमीसँग बिताएका भोलिका दिनहरूको कल्पनामा हराउँछु, तब तब बेग्लै उन्मादले मन भरिएर आउँछ। एउटा सम्बन्धको धर्सा कोर्नुले पनि कति फरक पारिदिन्छ जिन्दगीमा। मैले धेरै पटक सुनेको छु एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा भन्ने गीत। त्यो मायाले सपना देख्न सिकाउँछ, अनि सपना देखिरहँदा जिन्दगीको अनुभव बिल्कुल फरक लाग्छ जस्तो यसभन्दा अघि लागेको थियो। हामीले कोर्ने सम्बन्धको धर्साले पनि यो एकल काटे जिन्दगीलाई टपक्क टिपेर अर्कै जिन्दगीको पोल्टोमा खुसुक्क हालिदिन्छ भन्नेमा म पूर्ण आशावादी छु। सपनाको बिक्री हुने त्यस्तो कुनै दोकान छैन, भए पनि यति बेला दोकानभित्र सामान छैन। सपनाको बिक्री हुने त्यस्तो कुनै दोकान छैन, भए पनि यति बेला दोकानभित्र सामान छैन। बाँचुन्जेल त गरौँ प्रेम, भोलि कसले देखेको छ। कहाँ पुगी मरिने हो जिन्दगीको ठेगान छैन, कहाँ पुगी मरिने हो जिन्दगीको ठेगान छैन। आमखोरामा पानी सारी झर्के थालमा भात खाउला, मरिलानु के नै छ जुगै जाने माया लाउला। आमखोरामा पानी सारी झर्के थालमा भात खाउला, मरिलानु के नै छ जुगै जाने माया लाउला। गुनगुनाउन सक्छौ सकिनु, धुन दिन्छु तिमीलाई, गुनगुनाउन सक्छौ सकिनु। हाट बजारमा सोधे कसैले आफ्नो भन्न सक्छौ सक्दिनौ, ओ साइले आफ्नो भन्न सक्छौ सक्दिनौ। बाटो हिँड्ने बटुवालाई बास दिन सक्छौ सक्दिनौ, आधीहुरी असिनाले छुट्दा दिन सक्छौ सक्दिनौ, कसैले उत दिन सक्छौ सक्दिनौ, कसैले उत दिन सक्छौ सक्दिनौ, कसैले उत दिन सक्छौ। फिरन्ते म बटुवालाई बास दिन सक्यो भने, मेरो पनि कोही छ भन्ने आभास दिन सक्यो भने। फिरन्ते म बटुवालाई बास दिन सक्यो भने, मेरो पनि कोही छ भन्ने आभास दिन सक्यो भने। एउटा सुन्दर संसार होला हामी दुवै रमाउने, उदेग लाग्दो यो जीवनमा मिठास दिन सक्यो भने, उदेग लाग्दो यो जीवनमा मिठास दिन सक्यो भने। हप्ता दिनमा एक फेर घर घरमा आउँछ, छुट्टिएसी न्यास्रो लाग्ने गहिरो माया लाउँछ। सोमबार राति यसै बेला सुनाइदिनुहोस् कसैलाई, ढुङ्गे मुटुहरूको नि मन बहकाउँछ। आउनुहोस् प्रेम गगनमा, पुगौँ माथि माथि, सुनिल सँगै महावीर छु मन बहकाउने साथी। तपाईँले मोबाइलमा रेकर्ड गरेर राख्दै एक्लै हुँदा दोहोऱ्याई तेह्रै सुन्न रुचाउने एउटा रेडियो कार्यक्रम बहकिने मन। मङ्सिरले नयाँ सम्बन्ध जोडिएको तपाईँ, मङ्सिरले नै हुँदा खाँदाको सम्बन्ध तोडिएको तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। एक एक्कासी बढेको चिसोबाट बस्न बाक्ला बाक्ला लुगा लगाएर तपाईँ कतै आगो तापेर बसिरहँदा, कतै बिछौनामा घुस्रिरहँदा, म भने बाटोभरिको जाडो ओढेरै भए पनि एकैछिन तपाईँको छेउमा बसेर प्रेमका कुराहरू गर्न आइपुगे सारथी सुनिल राज भारतसँगै। अब एकैछिन भलाकुसारी हुनसक्छ, मुक्तकमै पनि फेरि जुहारी हुनसक्छ। अब एकैछिन भलाकुसारी हुनसक्छ, मुक्तकमै पनि फेरि जुहारी हुनसक्छ। बहकाएर तपाईँलाई जानु त पर्छ नै मैले, बसुन्जेल साँच्चै त्यो मन आभारी हुनसक्छ। बसुन्जेल साँच्चै त्यो मन आभारी हुनसक्छ। नमस्कार, सुस्वागतम। यो चिसो रातमा सकेसम्मको न्यानो अनुभूति दिलाउने यो न्यानो न्यानो माया, यो मन ओछ्याएर आज पनि त्यो मनलाई स्वागत गर्न आइपुगेँ। म महावीर विश्वकर्मा, यो सिसाभन्दा वारिपट्टि छु, अनि यो बन्द कोठाभित्रमा भएको सिसाभन्दा पारिपट्टि हुनुहुन्छ सुनिल राज भारत। हामी दुईजना छौँ सामुदायिक सूचना नेटवर्क काठमाडौँको यो स्टुडियोमा, र यहाँबाट बोलिरहँदा देशभरिका 90 धेरै रेडियोहरूबाट तपाईँले हामीलाई सुनिरहनु भएको छ। रेडियो कार्यक्रम बहकिने मन सामुदायिक रेडियो, रेडियो माडी चितवनको उत्पादन हो। कार्यक्रम धेरै रेडियोहरूबाट प्रसारण भइरहेको छ। केही बेर अघि मात्रै मैले जानकारी प्राप्त गरेको थिएँ कास्कीमा सामुदायिक रेडियो सुनौलो एफएमबाट पनि कार्यक्रम प्रसारण भइरहेको छ भनेर। मैले आज सबै रेडियोहरूको चाहिँ नाम लिन भ्याउँदिन, आज अरू धेरै कुराहरू छन् तपाईँसँग भन्नुपर्ने। अनि त्यसरी मैले आज गत हप्ता नलिएको मध्येबाट सुनौलो एफएमको चाहिँ नाम लिएँ। प्रेमकै विषयमा केन्द्रित रहने कार्यक्रम बहकिने मन साहित्यको मुक्तक विधालाई हामी अँगाल्ने गर्छौँ। साताका 6 उत्कृष्ट मुक्तक पनि लिएर आउने गर्छौँ। तपाईँले कार्यक्रम बहकिने मनको फेसबुक पेज BAHAKINE एक स्पेस दिएर MAN मन बहकिने मन, यो फेसबुक पेज जसलाई 76,000 भन्दा धेरै साथीहरूले लाइक गरिसक्नु भएको छ, यो फेसबुक पेजमा हामी एउटा स्ट्याटस राख्छौँ कति कतिको कार्यक्रमको लागि भनेर मिति राख्छौँ, र यहाँ मुक्तक पोस्ट गर्नुहोला भनेर। त्यही कमेन्ट बक्समा प्राप्त भएका मुक्तकहरूमध्येबाट 6 लिएर आउँछौँ। कति साथीहरूले मलाई म्यासेजमा पठाउनुहुन्छ मुक्तक, त्यो हामीले प्रतिस्पर्धामा समावेश गराउन सक्दैनौँ, किनकि त्यो मुक्त कहाँबाट आयो भन्दा मैले अरू साथीहरूलाई त्यो देखाउन सक्दिनँ। त्यसो गर्दा यो म्यासेजमा आएका मुक्तकहरू त्यसैले कमेन्ट बक्समा प्राप्त भएकै मध्येबाट 6 लिएर आउँछौँ। आज पनि तिनै मुक्तकहरू छन्। तपाईँ फोनमा आउनुहुनेछ 01-5260-671, यो नम्बर खुला गरेका छौँ। एकपटक नम्बर फेरि ध्यान दिनुहोला है, 01-5260-671 यो नम्बर खुला गरेका छौँ, तपाईँ आउनुहोला। आज हामी कुरा गर्दैछौँ तुलनात्मक रूपमा प्रेम सम्बन्धमा रहेकाहरू किन अरूभन्दा बढी सपना सजाउने गर्दछन् भन्ने विषयमा आज हामी कुरा गर्छौँ। प्रेम सम्बन्धमा रहेका प्रेमी प्रेमिका जब भेट हुन्छन्, उनीहरू भेट हुँदा भविष्यका कति धेरै कुराहरू गर्छन्। भोलि यस्तो हुनेछ, यति पढिसकेपछि यसरी कुनै एउटा पेसामा संलग्न हुनेछु म, तिमी यसरी अगाडि बढ्नेछौ, त्यसपछि यसरी अगाडि बढिरहेको जिन्दगी, हामी विवाह गर्नेछौँ, हाम्रो जीवन यस्तो हुनेछ, नानी बाबु हुनेछन्, यस्तै यस्तै धेरै योजनाहरू बनाउँछौँ, धेरै सपनाहरू देख्छौँ। पछिल्लो पुस्ता जो अगाडि आइरहेको छ, अझ अचेल त झन् राति 10 हुने फोन वार्ताहरू, त्यो फोन वार्ता सुरुमा चाहिँ सुरुमा खाना के खायो, तरकारी के खायो भने जस्तो कुराहरूबाट सुरु हुन्छ। आज कहाँ कहाँ गयो, आजको दिन कस्तो भयो, घरमा को को छन्, होइन यस्तै यस्तै के गरिरहेको यति बेला भने जस्तो एकदम सामान्य कुराबाट सुरु हुन्छन्। र जब कुरा अघि बढ्दै जान्छ, तब त्यो कुरा मध्य भागतिर पुगिसक्दाखेरि चाहिँ भोलिको योजनाहरूको बारेमा कुरा हुन्छ। आज हामी यसरी कुरा गर्दैछौँ, भोलि के हुने हो भनेर। सधैँ त्यसो नहोला, तर कहिलेकाहीँ यो विषयमा पनि कुराकानी चाहिँ हुन्छ। अक्सर अरू व्यक्तिहरूभन्दा प्रेम गर्नेहरू चाहिँ बढी सपना देख्ने गर्छन् भविष्यको। तुलनात्मक रूपमा प्रेम सम्बन्धमा रहेकाहरू किन अरूभन्दा बढी सपना सजाउने गर्दछन् होला, आज हामी यो विषयमा कुराकानी गर्छौँ। 01-5260-671 यो नम्बर खुला गरेका छौँ, तपाईँ आउन सक्नुहुन्छ 01-5260-671। अहिलेसम्म कोही पनि आउनु भएको छैन, त्यसैले तपाईँले डायल गर्नुहोला। साधक छ, उत्कृष्ट मुक्तक पनि छन् हामीसँग। दुःख आएको रहेछ, पीर आएको रहेछ, भाग्य हेराउँदा फुटेको तकदिर आएको रहेछ, दुःख आएको रहेछ, पीडा आएको रहेछ, भाग्य हेराउँदा फुटेको तकदिर आएको रहेछ, चारैतिर पञ्चे बाजामा रमाइरहेछन् मान्छेहरू, मलाई भने रुवाउन मङ्सिर आएको रहेछ, मलाई भने रुवाउन मङ्सिर आएको रहेछ। सुन्दर शेर्पाली बिन्दास रुङ्गा दुई रुकुमका मित्रको यो मुक्तक मैले भाषण गरेँ। साताको छ उत्कृष्ट मुक्तक अन्तर्गत पहिलो भाषण गरेँ, अरू पाँचवटा पनि मसँग छन्। केही तपाईँका प्रतिक्रियाहरू पनि छन्। प्रेम गर्नेहरू किन सपना बढी देख्ने गर्छन् भन्ने विषयमा आज हामी कुरा गर्दैछौँ। प्रेम भनेकै सपना देख्नेहरूले गर्ने चिज हो, त्यसो त सपना नदेख्ने मान्छे नै कहाँ हुन्छ होला र? फेरि पनि प्रेम गर्नेहरू चाहिँ तुलनात्मक रूपमा बढी सपना देख्ने गर्छन्, आफ्नै स्वर कल्पनामा हराउने गर्छन्, वास्तविकताभन्दा अलि परको दुनियाँमा रमाइरहेका हुन्छन्। हुन त वास्तविकता माथि उड्नुमा नै प्रेम गर्नुको मजा हो, वास्तविकताभन्दा माथि उडेर गरिने प्रेम त्यो सम्बन्ध नै त्यही छ मजा। यदि वास्तविकताको बोधले थिच्थ्यो भने त अधिकांश प्रेम प्रकट नै हुन सक्दैन होला, किनकि हाम्रो समाज यति धेरै विविधताले भरिएको छ कि त्यो विविधताभित्र विभेद भन्ने चिज पनि छ, त्यो असमानताभित्र त्यहाँ त्यो असमानता फरकता मात्रै पनि छैन, त्यो भित्र विभेद छ, भेदभाव छ। तिनै कुराहरूलाई ध्यान दिँदा पनि कतिपय प्रेमहरू प्रकट नगरिरहे पनि तुहिन सक्थे कि यो सम्भव नै छैन, हाम्रो प्रेम सम्बन्ध हामी एक हुनै सक्दैनौँ भनेर त्यो आफैमा मात्र सीमित भएर प्रकट नगरिन सक्थ्यो। तर प्रेम भन्ने यस्तो चिज जुन सपनामा बढी रमाउने गर्छ कि भोलिको दिन यसरी अगाडि बढ्नेछ, यति धेरै तरिकाले म सफल गर्नेछु भन्ने जस्ता सपना देख्नाले गर्दा उसले अनेकन विभेदहरूको बावजुद पनि, अनेकन असमानताहरूको बावजुद पनि त्यो प्रेम प्रकट गर्छ र त्यसले कालान्तरमा कति सोचे अनुरूप अगाडि बढ्छन्, कति नबढ्न पनि सक्छन्, तर सपना चाहिँ देख्छन् प्रेम गर्नेहरू। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हुन्छ, म उहाँसँग कुरा गर्छु। हेलो हजुर, दाइ नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? रोल्पाको जिनाबाङदेखि हो, सुशील शरण ओली क्षितिज। ए क्षितिज, बा नाम पनि रोल्पा भन्ने बित्तिकै यो ठाउँबाट, म बसेको ठाउँबाट चाहिँ ट्याक्कै क्षितिज भन्दा पनि पारी भन्छौँ हामी है। हजुर हजुर, निकै कस्तो खुसी लाग्छ मलाई रुकुम रोल्पा रोल्पा भन्ने ठाउँ सुनिरहँदाखेरि पनि त्यहीँ आइपुगेको जस्तो लाग्छ। चिसो कतिको छ क्षितिजी? हजुर, चिसो एकदमै बढिरहेको छ, बिस्तारै बिस्तारै बढिरहेको छ। पानी हिजो पर्यो? हजुर पर्यो। आज चाहिँ के भयो मौसम? आज चाहिँ मौसम सफा छ। ए यताकै जस्तो रहेछ उसो भए। अनि क्षितिजीलाई मेरो प्रश्न अघिदेखि पनि त्यही विषयमा हामी म बोलिरहेको छु, तुलनात्मक रूपमा प्रेम सम्बन्धमा रहेकाहरू किन अरूभन्दा बढी सपनाहरू देख्ने, सपनाहरू सजाउने गर्छन् होला? एकदमै उनी एकदम आशावादी हुन्छ नि, एक आवासमा हामी छौँ है, हामी एक आवासमा आफन्तै भएर मात्रै हामी एक आवासमा निर्भर हुन सकेका छौँ भनेर उनी एकदमै अलि जग्लै संसारमा रमाउन चाहेका चाहन्छन्। त्यही भएर उनी एक अलि बेग्लै संसार भन्नुभयो तपाईँले, यो अहिले बाँचिरहेको संसारभन्दा अलिक भिन्दै किसिमको संसार, जसमा चाहिँ स्वतन्त्रता होस्, जसमा आफूहरू दुई मात्रै होस्, अनेकन विभेदहरूको अन्त्य होस्, त्यस्तो समाजको कल्पना गरिरहँदाखेरि पनि सायद सपना भन्ने कुरा चाहिँ आफै जोडिएर आउँछ होला है। हजुर हुन्छ, तपाईँको मुक्तक सुरु गर्नुहोस् क्षेत्री। जब बगिरहने खोलाले नि छाल बनायो, हो समुद्रले पनि ताल बनायो। बगिरहने खोलाले नि छाल बनायो, हो समुद्रले नि ताल बनायो। विद्वान मान्छे आज यसो किन भइस भनौले, बगिरहने खोलाले नि छाल बनायो, हो समुद्रले पनि ताल बनायो। विद्वान मान्छे आज यसो किन भइस भनौले, हो तिम्रै प्रेमले पागल बनायो, हो तिम्रै प्रेमले पागल बनायो। समुद्रको किनारमा छाल हुन्छ भन्छन्, समुद्रको किनारमा छाल हुन्छ भन्छन्, रोकिने पानी त ताल हुन्छ भन्छन्। समुद्रको किनारमा छाल हुन्छ भन्छन्, रोकिने पानी त ताल हुन्छ भन्छन्। प्रेमले के बनाउँछ पागल पनि बनाउला, प्रेमले के बनाउँछ पागल पनि बनाउला, सम्हालिन नसक्दा बबाल हुन्छ भन्छन्, सम्हालिन नसक्दा त बबाल हुन्छ भन्छन्। नमस्कार छुट्टियौँ। हजुर नमस्कार। स 01-52-60-71 यो नम्बर खुला गरेका छौँ। प्रेम सम्बन्धमा रहेकाहरू अरू व्यक्तिहरूभन्दा बढी सपना किन देख्ने गर्छन् भन्ने विषयमै कुराकानी गर्न आउनुहोला अनि मुक्तक लिएर आउनुहोला पनि। गोविन्द शर्मा यही विषयमा भन्नुहुन्छ, खै के हुन्छ के हुन्छ, जब कसैसँग प्रेम पर्छ सँगसँगै जिन्दगीको हर घडीमा उसलाई सजाउँदै हिँडिन्छ, कपडा देखे पनि उसलाई सुहाउँछ जस्तो लाग्ने, खाना राम्रो भए उसलाई मनपर्छ जस्तो लाग्ने, उसले आफ्नो जीवन उसैमा समर्पित गर्छ, म मरेर उसलाई बचाउँछु भन्छ, सधैँ उसकै भलो चाहन्छ, सायद त्यही कारणले होला भनेर कति मिठोसँग लेख्नु भएको छ। डियर हर्टलेस भन्ने यो आइडीबाट आएको छ। आखिर प्रेम नै जीवन त हो नि, त्यो प्रेमलाई भविष्यमा राम्रो सबल अनि सबैभन्दा सुखी जीवनमा व्यतीत गराउनको लागि अनि समाजमा एक उत्कृष्ट तथा सक्षम जोडी भई सम्पूर्ण सुखभोग उनीको पोल्टामा पारेर देखाउनको लागि पनि प्रेम सम्बन्धमा रहेकाहरू तुलनात्मक रूपमा धेरै सपनाहरू सजाउने गर्छन् भनेर लालबहादुर कठायत लेख्नुहुन्छ। किनभने प्रेम जीवन बिताउनका लागि गरिन्छ, त्यसैले जिन्दगी बिताउन रहरको आवश्यकता पर्छ र अरूभन्दा तुलनात्मक रूपमा प्रेममा परेको मानिस धेरै रहर सजाउँछ होला भनेर। अमित ठाकुर भन्नुहुन्छ, मान्छे सबैभन्दा बढी माया आफूलाई गर्छन्। मान्छे कसैलाई माया गर्छ भने त्यो पनि आफ्नो खुसीको लागि हो, न कि कसैको फाइदा वा बेफाइदाको लागि। त्यसैले प्रेममा रहेकाहरू प्रेम आफ्नो सबभन्दा ठूलो खुसी ठान्छन् र तुलनात्मक रूपमा बढी सपना सजाउने गर्छन् होला दाई भनेर लेख्नु भएको छ। अज्ञात अतीत यही विषयमा भन्नुहुन्छ, आफ्नो भने चिज र प्रेम नितान्त पर्यायवाची शब्द हुन्। जब प्रेम हुन्छ तब त्यो चिज आफ्नो हुन्छ अनि आफ्नो चिज सधैँ आफैसँग रहोस् भन्ने चाहनाका कारण त्यसलाई जोगाउन, समीप राख्न अनि उसैसँग रमाउँदै जिन्दगी बिताउनको लागि धेरै सपनाहरू बुन्छ मान्छेले, मलाई यस्तै लाग्छ भनेर लेख्नु भएको छ। कौशल अधिकारीको विचार छ, सपना आफ्नो लागि नभएर आफ्नो मायालुलाई कसरी खुसी राख्न सकिन्छ भन्ने भावले गर्दा अनेकौँ सपनाहरू बुन्ने गरिन्छ भनेर। पिरतीको संसार यस्तो झिलमिल बनाएर पत्थरलाई पनि कोमल दिल बनाएर, पिरतीको संसार यस्तो झिलमिल बनाएर पत्थरलाई पनि कोमल दिल बनाएर, बिच बाटोमै छोडी कोही गएको छ आज, ऊ बिना जिउन यहाँ मुस्किल बनाएर, ऊ बिना जिउन यहाँ मुस्किल बनाएर। विष्णु विक्रम सेन ओली गोराई 11 दाङका मित्रको यो मुक्तक साताको छ उत्कृष्ट अन्तर्गत मैले भाषण गरेँ। अरू बाँकी छन्, कोही फोन सम्पर्कमा हुनुहुने साथीसँग म कुरा गर्छु। हेलो, हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? शान्तिनगर भनेको कहाँ? दाङ शान्तिनगर। ए, काठमाडौँमा पनि शान्तिनगर छ, त्यसैले झुकिएको म। अनि तपाईँलाई के लाग्छ, प्रेम सम्बन्धमा रहेकाहरू अरूहरू भन्दा बढी सपनाहरू सजाउने किन गर्छन् होला? दाइ, पहिला मान्छेहरू जब प्रेममा फस्छ नि, त्यो मान्छेले अनेक थरीको सपना देख्न खोज्छ नि। मानिसले मिठो मिठो सपना देख्छ अनि त्यो मान्छे कता कता हराउन खोज्छ क्या। त्यही भएर नै त्यो मान्छे त्यस्तो गर्छ होला दाइ, प्रेममा बढी सपना देख्छ होला भन्ने लाग्छ मलाई। मिठो मिठो सपना देख्छ त्यसैले हराउँछ भनिरहँदा अझ गुद्दी जवाफ आएन जस्तो लाग्यो मलाई। किन अरूहरूले भन्दा बढी सपना प्रेममा पर्नेहरूले किन देख्छन्? किनकि प्रेममा एउटा विश्वास हुन्छ कि दाइ, एक अर्काप्रति अति विश्वास गर्छन् नि, त्यही गर्दा पनि होला भन्छु म त। विश्वासले सपनाहरूको श्रृङ्खला अझै बढी जन्माउन सक्छ। मैले यसो भनेर अलिकति तपाईँको लाई त्यसलाई यो बाउमा ढाँचामा ल्याउन खोजेँ। तपाईँको मुक्तक सुरु गर्नुहोस् अब। हुन्छ दादा। मन देखेर हो या धन देखेर हो, मन देखेर हो या धन देखेर हो, यता दुखी उता सुखी जीवन देखेर हो। मन देखेर हो या धन देखेर हो, यता दुखी उता खुसी जीवन देखेर हो। उनीसँगै जीवन काट्ने रहर त थियो साथी, उनीसँगै जीवन काट्ने रहर त थियो साथी। मन देखेर हो या धन देखेर हो, यता दुखी उता खुसी जीवन देखेर हो। उनीसँगै जीवन काट्ने त रहर थियो साथी, बाध्यताले हारेको यो मन देखेर हो, बाध्यताले हारेको त्यो मन देखेर हो। साँचो प्रेममा धनको के कुरा, साँचो प्रेममा धनको के कुरा, अनि धनसँगै तनको के कुरा, साँचो प्रेममा धनको के कुरा, अनि धनसँगै तनको के कुरा। हुन्छ बरु गजबले राम्रैसँग प्रेममा, हुन्छ बरु गजबले राम्रैसँग प्रेममा, बिटुलो हुँदैन भन्छन् मनको के कुरा, बिटुलो हुँदैन भन्छन् मनको के कुरा। नमस्कार, छुटिन्छौँ। केही मान्छेहरू भन्छन् प्रेम एक किसिमको लेनदेन नै हो, प्रेमको लेनदेन, दुबैले दिने दुबैले लिने, विन विन को सिद्धान्त भन्छौं हामी, दुबईले जित्ने त्यो खेल। यो पनि एउटा कारोबार नै हो, मनको कारोबार। एउटाले सुरुमा प्रकट गर्छ, अर्कोले त्यसमा स्वीकृति या अस्वीकृति जनाउँछ। मैले कतै पढेको थिएँ, प्रेम सुरुमा एकतर्फी नै हुन्छ, अर्को पक्षले त त्यसलाई हुन्छ वा हुँदैन भन्ने मात्रै हो। प्रेम एकहोरो नै हुन्छ सुरुमा, त्यो पछि प्रकट भएपछि अर्कोले त त्यसमा हुन्छ या हुँदैन भनेर सहमति या असहमति जनाउने मात्रै हो। यहाँ एक किसिमको कारोबारको झल्को पाउँछौँ हामी, त्यसलाई हामीले व्यावसायिक रूपमा लिइरहेको कारोबारको परिभाषाभित्र समेट्न खोज्यौँ भने हामी यहाँनिर असफल हुन्छौँ। त्यसो गर्नु किमार्थ उचित नहोला पनि, तर कतिपय अवस्थाहरूमा सम्बन्धको परिभाषाहरू लगाइरहँदा सम्बन्धहरूको लेनदेन एउटा कारोबार जस्तो पनि लाग्न सक्छ। मनको कारोबार, मन लिएर मन दिने कारोबार, प्रेम लिएर प्रेम दिने कारोबार, यो त्यस्तो व्यवसाय हो। यसलाई व्यवसाय यस अर्थमा कि मैले मुनाफा रहित भन्ने कुरामा भने, यो यस्तो क्षेत्र हो, उत्पादनमूलक क्षेत्र भने जस्तो, जहाँ एउटाले आफ्नो प्रेम लगानी गर्छ, अर्कोले पनि आफ्नो प्रेम लगानी गर्छ, र त्यो प्रेमबाट जे आउँछ त्यो दुवैको हिस्से हिस्सा बराबरी भइदिन्छ। त्यो यति धेरै उत्पादकत्व भएर आइदिन्छ, त्यो फसल यति मौलाइदिन्छ भनौँ प्रेमको, त्यसले दुवैलाई जित्ने सिद्धान्तमा, त्यो जित जितको सिद्धान्तमा लगिदिन्छ। तिमी बसेको मुटु अनि सास पठाए भने सम्झिएर रुनुपर्ने खास पठाए भने, तिमी बसेको मुटु अनि सास पठाए भने सम्झिएर रुनुपर्ने खास पठाए भने, यो मङ्सिरमा सिउँदो तिम्रो पराई हातले रङ्गिँदा के गर्छौ उपहारमा मेरो लास पठाए भने, के गर्छौ उपहारमा मेरो लास पठाए भने। विपिननाथ योगी तुलसीपुर दाङका मित्रको यो मुक्तक साताको छ अन्तर्गत नै, तिनवटा अझै बाँकी छ। म फोनमा आउनुहुने मित्रसँग कुरा गर्छु। हेलो हेलो दाजु, नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म सुर्खेत वीरेन्द्रनगर इत्राम शङ्कर चोकदेखि। को बोल्दै हुनुहुन्छ? सम्झना मल्ल। अनि मल्लजी, तपाईँलाई पनि मेरो यही प्रश्न नै, प्रेम सम्बन्धमा रहेकाहरू अरूहरू भन्दा बढी सपनाहरू सजाउने किन गर्छन् होला? अनि के भन्छ, पहिला साँचो प्रेम गर्नेहरूले अब पहिला अनि बाछा कबल जस्तो गर्छन्, अनि पछि अब चाहिँ अब ती कबलहरू अथवा बाछाहरू टुटेर जान्छ, टुटेर जान्छन् अथवा टुटाउँछन् तिनीहरूले, होइन? अनि त्यो कारणले आफूले जुन खाएको सत्य बाछा कसम सम्झिएर बसिरहँदा ती सपनाहरूमा आउँछन् सर। अलिक धेरै प्रश्नहरू चाहिँ जन्माउनु भयो तपाईँले भनिरहँदा। साँचो प्रेम गर्नेहरू पछि बाछा टुटाउँछन् भन्नुभयो, पछि बाछा टुटाउनेहरूलाई साँचो प्रेम गरेको कसरी भन्ने भन्ने पनि प्रश्न चाहिँ उब्जेला नि यहाँनिर। ए हो, तपाईँको मुक्तक नै सुनौ उसो भए हामी। हुन्छ, सुरु गर्नुहोस्। बस्छौ तिमी अहिले काठमाडौँमा, बस्छौ तिमी अहिले काठमाडौँमा, पशुपतिनाथ बाबाले तिम्रो सधैँ रक्षा गरिरहन् छौ। तिमी पत्रकार साहित्यिक अनि गजलकार पनि छौ, तिमी पत्रकार साहित्यिक अनि गजलकार पनि, यसरी तिम्रा पाइला सधैँ सधैँ अघि बढिरहन्, यसरी नै तिम्रा सधैँ पाइला अघि बढिरहन्। यति बुझ्दा बुझ्दै पनि तिमी, यति बुझ्दा बुझ्दै पनि तिमी धोका दिई छोडेर गयौ, मेरा यी नुनिला आँसुको ढिक्काको प्रत्येक थपाले तिमीलाई नसरा पुन्, मेरा यी नुनिला आँसुको ढिक्काको प्रत्येक थपाले तिमीलाई नसरा पुन्। लौ कस्तो अचम्मको कुरा गर्नुभयो, लौ कस्तो अचम्मको कुरा गर्नुभयो, गर्नुभयो कुरा तर अपुरा गर्नुभयो, लौ कस्तो अचम्मको कुरा गर्नुभयो, गर्नुभयो कुरा तर अपुरा गर्नुभयो, प्रेम छुटिएको जस्तो भान पनि दिनुभयो, प्रेम छुटिएको जस्तो भान पनि दिनुभयो, भन्न खोज्दा खोज्दै पनि अधुरा गर्नुभयो, भन्न खोज्दा खोज्दै पनि अधुरा गर्नुभयो। नमस्कार मल्लजी, छुट्टिन्छौँ। हस्, नमस्कार। यो पछाडि बजिरहेको यो धुन निकै मिठो लाग्छ मलाई, त्यसैले एकछिन बजिरहन दिएँ मैले। अहिले चाहिँ कार्यक्रम बहकिनी मन सुनिरहनु भएको छ। यो सिसाभन्दा वारिपट्टि म छु, महावीर विश्वकर्मा, पारिपट्टि हुनुहुन्छ सुनिल राज भारत। कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सीआईएनको स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको छ। देशभरिका 90 भन्दा बढी रेडियोहरूबाट एकैसाथ प्रसारण हुने यो रेडियो कार्यक्रमको उत्पादक रेडियो माडी चितवन हो। आज हामी कुरा गरिरहेका छौँ तुलनात्मक रूपमा प्रेम सम्बन्धमा रहेकाहरू किन अरू भन्दा बढी सपना सजाउने गर्दछन् भन्ने विषयमा। सपना त्यो होइन जो सुत्दाखेरि देखिन्छ, यो अलि ध्यान दिनुहोस् है यो कुरा। सपना त्यो होइन जुन निदाएपछि देखिन्छ, सपना त त्यो हो जसले हामीलाई निदाउनै दिँदैन, छटपट्टि मात्र बनाइरहन्छ, त्यो हो सपना। निदाउँदा देखिने सपनाको कुरा गरिरहेका छैनौँ हामी आज। हामी त त्यो सपनाको कुरा गरिरहेका छौँ जसले निदाउनै दिँदैन, अनेकन अनेकन सपना देखाइदिन्छ, अनेकन अनेकन ठाउँहरूमा पुर्याइदिन्छ, त्यो सपनाको कुरा गरिरहेका छौँ। किन प्रेम गर्नेहरू चाहिँ बढी यस्तो सपना देख्छन् होला? माया विश्वकर्मा भन्नुहुन्छ, प्रेम बाँचुन्जेल नछुट्ने अजम्बरी नाता हो, जहाँ निस्वार्थ प्रेम हुन्छ, जसले रूप धन जात होइन मनसँग प्रेम गरेका हुन्छन् तिनीहरूले भविष्यको लागि सपना सजाएका हुन्छन्। साँचो अनि निस्वार्थ प्रेमबाट नै जिन्दगीको सुरुवात गरिन्छ, अनि जिन्दगीका हरेक भोगाई राम्रो होस् भनेर अरूको तुलनामा प्रेम गरिरहेका मान्छेहरू धेरै सपना सजाएका हुन्छन् भनेर। यसै गरी शान्त प्रसाद भण्डारी लेख्नुहुन्छ, आफूले चाहेको पाउँदा खुसी हुनु अनि सपना बुन्नु स्वाभाविकै हो। बढी याद उसैको आउने भएको हुनाले आफ्नो र उसको जीवन समेटेर अनेक सपना बुनिन्छ होला प्रेममा परेपछि भनेर। श्री सपराजुली भन्नुहुन्छ, प्रेम सम्बन्ध भनेको अरू सम्बन्ध भन्दा एकदमै भिन्न खालको हुन्छ, जुन सम्बन्धमा अरू सम्बन्ध भन्दा तुलनात्मक रूपमा बढी बाचा अनि कसममा बाँधिन्छ मान्छे, अनि प्रेमी र प्रेमिकाले भविष्यको लागि धेरै सपना सजाएका हुन्छन्। वास्तवमा यो सम्बन्ध नै त्यस्तै खालको बनिदिन्छ, मनमा आफै के हो के सपना सजिन्छ भनेर उहाँले लेख्नुभयो। जीविका स्टकहोल्मबाट प्राप्त भएको यो कुरा छ, प्रेम एउटा यस्तो सम्बन्ध हो जुन नङ र मासुको सम्बन्ध जस्तै हुन्छ। जब प्रेममा परिन्छ अनि एक अर्कामा अवस्था फिक्री बढ्न थाल्छ, हो रगतको नाताभन्दा भावनात्मक नाताको बेग्लै आभास हुन्छ भनेर सपनासँग जोड्नु भएको छ। लामो लेख्नु भएको छ उहाँले, उहाँको विचार हो यो चाहिँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? उहाँभन्दा अगाडि म एउटा मुक्तक वाचन गर्छु, साताको छ उत्कृष्ट अन्तर्गतकै नरेश राउत गह सिकवा एक नहला तनहुका मित्र हुनुहुन्छ। जे गर्न खोज्छ सधैँ असफल भएको छ, ऊ माथि अति साह्रै छल भएको छ। जे गर्न खोज्छ सधैँ असफल भएको छ, ऊ माथि अति साह्रै छल भएको छ। दाजुसँग डाक्टरीको सर्टिफिकेट छ, भाइ कसैको मायामा पागल भएको छ, भाइ कसैको मायामा पागल भएको छ। एउटा अर्को मुक्तक पनि म वाचन गरिहाल्छु, शिशिर तिमल सिन्हा तनहुका मित्र हुनुहुन्छ। कसको मनमा के छ भित्र देखिने भए, मुहार जस्तै विचारको चित्र देखिने भए। कसको मनमा के छ भित्र देखिने भए, मुहार जस्तै विचारको चित्र देखिने भए। सायद ऐना कसैले प्रयोग गर्थेनन् होला, ऐना हेर्दा आफ्नो चरित्र देखिने भए, ऐना हेर्दा आफ्नो चरित्र देखिने भए। कोही हुनुहुन्छ फोन सम्पर्कमा? अलि अन्ततिर छौँ, छोटो कुराकानी गर्छु। हजुर नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? सीताजी, प्रेम सम्बन्धमा रहेकाहरू किन अरू भन्दा बढी सपना सजाउने गर्दछन् होला? मैले तपाईँलाई धेरै बेर अल्मा लाइन, तपाईँको मुक्तको वाचन गर्नुहोस्। हेरिराखे टाढीबाट रजाएर आयो तिमी, शिव जस्तै आफूलाई सजाएर आयो तिमी। हेरिराखे टाढीबाट रजाएर आयो तिमी, शिव जस्तै आफूलाई सजाएर आयो तिमी। झट्का पायो दिमागले बल्ल मुटु बन्द भयो, जन्ती अनि बाजो समेत बजाएर आयो तिमी। हेरिराखे टाढीबाट रजाएर आयो तिमी, शिव जस्तै आफूलाई सजाएर आयो तिमी। हस् धन्यवाद, छुट्टिन्छौ ल। एकदमै हतारमा भएर मैले उहाँको मुक्तको जवाफ दिन भएन। कार्यक्रम बहकिने मनको आजको श्रृङ्खलाबाट अब त छुट्टिनुपर्छ। यतिन्जेल कार्यक्रम सँगै बस्नुहुने तपाईँ, पहिलोपटक सुन्नुहुने तपाईँ, सधैँ सुनिरहनु भएको तपाईँ, अनि फोन धेरै प्रयास गर्दाखेरि पनि तपाईँको फोन लागेन, तपाईँ फोनमा आउनुहुने, कति साथीहरूको मैले प्रतिक्रिया पढ्न भ्याइनँ, कतिको मुक्तक 365 मुक्तकबाट जम्मा 6 मुक्तक लिएर आउनुपर्ने बाध्यतामा आज पनि रहेँ म। सबैप्रति आभारी छु जसले यति धेरै माया गरिरहनु भएको छ। सबै रेडियोको प्राविधिक कक्षमा बसेर कार्यक्रम जोड्नुहुने प्राविधिक मित्रहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिनु हुने मित्र सुनिल राज भारतप्रति पनि आभार व्यक्त गर्न चाहन्छु। एउटा मुक्तक अझै वाचन गर्न बाँकी छ, साताको छ उत्कृष्ट मुक्तक अन्तर्गतको यो अन्तिम हो। थर फरक भयो अनि श्वान फरक भयो, यही मङ्सिरबाट उसको खानदान फरक भयो। थर फरक भयो अनि श्वान फरक भयो, यही मङ्सिरबाट उसको खानदान फरक भयो। जब उसले हाँसी हाँसी सिन्दुर भरि पराइको, तब मेरो जिन्दगीको मुगलान फरक भयो, तब मेरो जिन्दगीको मुगलान फरक भयो। विनोद घिमिरे साङ्कोश दुई धादिङका मित्रको यो मुक्तकसँगै साताको छ उत्कृष्ट मुक्तकको क्रम यही सकिएको छ। तुलनात्मक रूपमा प्रेम सम्बन्धमा रहेकाहरू किन अरू भन्दा बढी स्वप्न सजाउने गर्दछन्। म महावीर विश्वकर्मा पनि यो विषयमा आफ्नो जवाफ राख्दै अर्को श्रृङ्खलासम्मको लागि चाहिँ ओझेल पर्छु। पहिलो भेटमा दुवै केही बढी लजाउने गर्छन्, अलि पछि एकअर्कालाई औधी कजाउने गर्छन्। पहिलो भेटमा दुवै केही बढी लजाउने गर्छन्, अलि पछि एकअर्कालाई औधी कजाउने गर्छन्। प्रेम भनेकै सपनाको एउटा अंश भएर हो कि प्रेम गर्नेहरू अनेक सपना सजाउने गर्छन्? प्रेम गर्नेहरू अनेक सपना सजाउने गर्छन्। हवस् जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। तिमी भइदेऊ है पानी, होला यो मन कै